الحمد لله الحمد لله رب العالمين حمدا كثيرا طيبا مباركا فيه كما يحب ويرضى أشهد أن لا إله إلا الله وحده لا شريك له في الخلق والأمر وأشهد أن سيدنا وسندنا وحبيبنا وشفيعنا وخليلنا ومولانا محمدا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين آمنوا أشد حبا لله صدق الله مولانا العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين اللہ وہ دل دیکھ تیرے عشق کا گھر ہو دائمی رحمت کی تیری اس پہ نظر ہو دل دیکھ تیرے عشق میں یہ حال ہو اس کا کہ محشر کا اگر شور ہو تو بھی نہ خبر ہو کہ محشر کا اگر شور ہو تو بھی نہ خبر ہو درود شریف پڑھ لیجیے بزرگان محترم اور عزیز نوجوانوں اور پردے میں بیٹھ کر سننے والی میری دینی ماؤں اور بہنوں اللہ کی محبت کا مل جانا یہ بہت بڑی نعمت ہے اللہ سے تعلق کا جڑ جانا یہ بہت بڑی نعمت ہے اللہ کے عشق کا نصیب ہونا یہ بہت بڑی نعمت ہے کیونکہ اللہ ملا تو سب کچھ ملا کچھ باقی نہیں رہا سب کچھ ملا اللہ ملا تو سب کچھ ملا اور اللہ نہ ملا تو کچھ نہ ملا پوری زندگی کوشش کرتا رہا محنت کرتا رہا بھاگ دوڑ کرتا رہا لیکن اللہ نہ ملا اللہ کو نہ پایا اللہ کی محبت کو دل میں نہیں بسایا اللہ کی محبت سے اگر یہ دل آباد نہ ہوا اللہ سے تعلق نہ جڑا فرمایا کہ اسے کچھ نہ ملا اس کی محنت ضائع ہوئی اس کی محنت بیکار ہوئی उसकी मेहनत रायगा गई। किसकी मेहनत कामयाब हुई? फरमाया कि जिसने अपनी मंजिल अल्लाह को बनाया, जिसने अपनी मंजिल अल्लाह को बनाया कि मुझे अल्लाह की मोहब्बत हासिल करनी है, मुझे अल्लाह का इश्क हासिल करना है, मुझे हर वक्त अल्लाह की याद में रहना है, हर वक्त अल्लाह की याद में रहना ये बहुत बड़ी नेमत है। लेकिन हमारा अजीब हाल है, दुनिया की फिक्र करते करते, दुनिया बोलते बोलते, दुनिया की मोहब्बत को दिल में बसाते बसाते जिंदगी का एक बहुत बड़ा अरसा गुजर गया। बल्कि यूं समझिए कि जिंदगी का एक बहुत बड़ा हिस्सा जाय हो गया। फिक्र दुनिया करके देखी, फिक्र दुनिया करके देखी, अब फिक्र उकबा करके देख, आखिरत की फिक्र करके देख, फिक्र दुनिया करके देखी, फिक्र उकबा करके देख, छोड़ कर अपने फिक्र सारे, जिक्र मौला करके देख, अभी तक कौन किसके काम आया और कौन किसका है बना, जब सबको अपना करके देखा तो धोखा खाया है, अब रब को अपना करके देख, अब अल्लाह को अपना करके देख। फरमाया कि जो अल्लाह का हो जाता है अल्लाह उसका हो जाता है। बज़ाहिर तो छोटा सा जुमला लगता है, बोलने के एतबार से जुबान पर हल्का है, मगर ये बहुत अहम, बहुत कीमती और बहुत भारी जुमला है कि जो अल्लाह का हो जाता है अल्लाह उसका हो जाता है। अरे जिसके अल्लाह हो जाए उसे क्या टेंशन है, उसे क्या फिक्र है, उसे क्या परेशानी है। अल्लाह के आशिकों का हाल देखो, सुबह चलते हैं शाम चलते हैं, सुबह चलते हैं शाम चलते हैं, इश्क वाले मुदाम चलते हैं, चलती है पीछे उनके दुनिया जैसे के गुलाम चलते हैं। अल्लाह वालों के पीछे अच्छे अच्छे करोड़ों पति इस तरह चलते हैं कि हजरत आपका कुछ काम क्यों, ये क्यों हो रहा? क्योंकि उन्होंने अपने दिल को अल्लाह के हवाले किया तो अल्लाह ने सब दिल वालों को इनके हवाले कर दिया। ए इंसान, अगर तू मेरा तो फलक भी तेरा, जमीन भी तेरी, सब कुछ तेरा, लेकिन याद रख अगर तू नहीं मेरा तो कुछ नहीं तेरा। मेरा अज़ीज़ो, अल्लाह की मोहब्बत का मिल जाना, अल्लाह की मोहब्बत का हासिल हो जाना, अल्लाह के इश्क में दीवाना बन जाना, ये बहुत बड़ी नेमत है। ये वो नेमत है जो अल्लाह से मांगनी चाहिए, अल्लाह से तलब करनी चाहिए। आज दुनिया में अल्लाह से बंगले मांगने वाले बहुत हैं, कारोबार मांगने वाले बहुत हैं, बहारें मांगने वाले बहुत हैं, अल्लाह से अल्लाह की मोहब्बत मांगने वाले कम लोग हैं, अल्लाह से अल्लाह का इश्क मांगने वाले कम लोग हैं, अल्लाह से अल्लाह का खास ताल्लुक मांगने वाले कम लोग हैं, कुरान शरीफ की तिलावत की तौफीक मांगने वाले कम लोग हैं, तहज्जुद इशराक जात अवाबीन की तौफीक मांगने वाले कम लोग हैं, गुनाहों से बचने की तौफीक मांगने वाले कम लोग हैं, तक्वा की तौफीक मांगने वाले कम लोग हैं, ख्वाहिशा से नफसानी से बचने की तौफीक मांगने वाले कम लोग हैं। ये वो चीजें हैं, ये वो चीजें हैं जो अल्लाह से मांगने की जरूरत। अल्लाह से क्या मांगे? फरमाया अल्लाह से जो भी मांगना हो दिल खोल के मांगे, शर्माए नहीं, देने वाला बड़ा सखी है, सखियों का सखी है, अहकमुल हाकिमीन है, बादशाहों का बादशाह है, शहंशाहों का शहंशाह है, ताजदारे मदीना का रब है, वो अल्लाह अल्लाह जिसने आसमानों को बनाया, आसमानों का बनाने वाला कौन? तो कहा अल्लाह। आसमान को इतना बलंद किसने बनाया? का अल्लाह ने बनाया। ये बगैर सुतून के पूरा आसमान किसने बनाया? तो कहा अल्लाह ने बनाया। सुतून के बगैर छोटा सा झोपड़ा भी गिर जाता है। ये इतना बड़ा आसमान जो बगैर सुतूनों के बनाया हुआ है, ये गिरता नहीं, इसे कौन थामे हुए है? फरमाया कि अल्लाह थामे हुए है। इस मौके पर एक दुआ ये करनी चाहिए, राबिया बसरिया रहमतुल्लाह की अलैहा अल्लाह से ये दुआ करती थी कि प्यारे अल्लाह, जिस तरह आपने आसमान को जमीन पर गिरने से रोके रखा है, इसी तरह शैतान को मुझ पर मुसल्लत होने से रोक लीजिए। ये आजिज एक जुमला पढ़ाता है, इसी तरह नफ्सो शैतान को मुझ पर मुसल्लत होने से बचा लीजिए। अगर नफ्सो शैतान का हम पर काबू नहीं चलेगा, फिर तो हमें तकवा मिलेगा, फिर तो हमें अल्लाह का कुर्ब मिलेगा, फिर तो हमें उम्मत की फिक्र नसीब होगी, फिर तो हमें उम्मत का दर्द नसीब होगा। तो मेरा अजीजों, आज की मजलिस का एक अहम पॉइंट, एक कीमती पॉइंट, कुछ पॉइंट है, आप नोट करते चले जाएं, वरना बात तो होती रहेगी, बयान हो भी जाएंगे, खत्म भी हो जाएंगे बयान, लेकिन हमें सिर्फ बात सुनकर दामन नहीं झाड़ देना। यहाँ से अल्लाह की मोहब्बत के कुछ फूल बूटे लेकर जाना है, कुछ इरादे करके जाना है, तौबा करके जाना है। मेरा अजीजों, ये दुनिया पानी है, ये खत्म हो जाने वाली है। अनकरीब वो दिन आने वाला है कि मुझे भी इस दुनिया से जाना है, आपको भी इस दुनिया से जाना है। ये दुनिया दिल लगाने की जगह नहीं है, ये दुनिया अल्लाह को नाराज करने की जगह नहीं है, ये दुनिया मनमानी की जिंदगी गुजारने की जगह नहीं है। फरमाया कि जगह जी लगाने की, जगह जी लगाने की दुनिया नहीं है। लेकिन अजीब बात, एक बहुत बड़ा तबका इसने दुनिया से दिल लगाया, मालो दौलत से दिल लगाया, दुनिया की इज्जत और शोहरत से दिल लगाया, अरे वो अल्लाह को भूल गया। अल्लाह को भूलकर, अल्लाह को खोकर आज तक किसी ने कुछ नहीं पाया। वो नादान है, वो नादान है, दुनिया से दिल लगाने वाला नादान है, अल्लाह से गाफिल रहने वाला नादान है, कम समझ है। अकलमंद कौन है? अकलमंद कौन है? फरमाया जो मरने से पहले पहले अल्लाह को राजी कर ले वो अकलमंद है, जो अपनी मौत को याद रखे वो अकलमंद है, जो अपनी मौत को कसरत से याद करे वो कौन है? फरमाया वो अकलमंद है, जो मौत के लिए कसरत से तैयारी करे वो कौन है? फरमाया कि वो अकलमंद है। मेरा अजीजों, इस दुनिया ने बहुत सों को धोखा दिया है। ये आए दिन ये जो मौत की खबर आ रही, ये मस्जिद के माइक से हमारे कानों में, ये जो इन्ना लिल्लाह की खबरें हमारे कानों में आ रही, और ये व्हाट्सएप पर आए दिन जो इन्ना लिल्लाह की खबरें पढ़ते हैं, सूरत में फुलानी जगह फुला का इंतकाल हो गया, 2 बजे जनाजे की नमाज है, फुलानी जगह फुला का इंतकाल हो गया, हफ्ते में 3-4 मैसेज आ जाते हैं। नाराजी लो, कुछ लोग आ रहे हैं, कुछ लोग जा रहे हैं, ये दुनिया आनी जानी है। अस्पताल में देखो तो पता चलेगा, एक तरफ खुशियां है, मिठाइयां तकसीम हो रही, क्या हुआ? कब बच्चे की विलादत हुई। दूसरी तरफ आईसीयू रूम के बाहर देखो तो गम का सामान है, क्या हुआ? फरमाया कि डॉक्टर ने मना कर दिया कि आपके घर वाले फुलाने शख्स का इंतकाल हो गया। मैं राजी हूँ, हमारे घर में कितनों का इंतकाल हो गया? हमारे परदादा कहाँ है? क्या वो कहीं सफर में है? क्या वो किसी मुल्क में है? क्या वो हमारे घर है? तो वो कहाँ है हमारे परदादा? उनके अब्बा कहाँ है? उनके अब्बा कहाँ है, उनके अब्बा कहाँ है, उनके अब्बा कहाँ है, उनके बच्चे कहाँ है, उनकी वो प्रॉपर्टी कहाँ है, उनकी वो जायदाद कहाँ है, उनके वो दो अहबाब कहाँ है, उनका वो बिजनेस कहाँ है, उनकी वो तिजोरी कहाँ है, उनके वो कपड़े कहाँ है, हम किस खुशफहमी में है। अगर ये दुनिया का निजाम आगे चला इसी तरह लोग मुझे और आपको भी भुला देंगे, मैं और आप भी खत्म हो जाएंगे। कब्रस्तान में सन्नाटा छाया हुआ है, कोई इशारे सवाब करने वाला नजर नहीं आता। अरे कब्रस्तान में कितनी जगह वहशत मालूम होती है। गुज़िश्ता कल वेस्ट बंगाल में रात 3:30 बजे कब्रस्तान में जाने का इत्तेफाक हुआ। रात 3:30 बजे इधर से मैं दुआ करा रहा था क़िबले की तरफ, इधर से कुछ आवाज आती तो डर सा, एक खौफ सा लगता था, कहीं यहाँ से सांप ना आ जाए, कहीं यहाँ से कोई तकलीफ देने वाली चीज ना आ जाए, क्योंकि पूरा सन्नाटा छाया हुआ था। बड़े बड़े मालदार, बड़े बड़े लोग वहाँ पर आराम कर रहे थे। मेरा भी लो वकील कहाँ गए, पुराने जमाने के इंजीनियर कहाँ गए, डॉक्टर कहाँ गए, प्रोफेसर कहाँ गए। कब्रस्तान का जरा चक्कर लगाओ और वहाँ की तख्तियों को पढ़ो, वकील साहब आराम कर रहे हैं, डॉक्टर साहब कब्रस्तान में, इंजीनियर साहब कब्रस्तान में, प्रोफेसर साहब कब्रस्तान में, कहीं अल्लाह वाले कब्रस्तान में, कहीं उलमा कब्रस्तान में, और उनका घर फरमाया चल रहा है, उनसे अच्छी तरीके पर चल रहा है, उनके बच्चे उनकी मौजूदगी से ज्यादा अभी खुश है, उनके घरों में एक बागो बहार है, वो लोग कहाँ चले गए। फरमाया सन्नाटा छाया हुआ है कब्रस्तान में, मेरा भी जो इसलिए फरमाया कब्रस्तान जाया करो, कब्रस्तान जाया करो, वहाँ जाने से मौत की याद ताजा होती है, दुनिया की मोहब्बत दिल से निकलती है। मौत को याद करने का सबसे बड़ा फायदा, जो बंदा मौत को याद करता है दुनिया की मोहब्बत दिल से निकल जाती है। और दुनिया की मोहब्बत क्या है, फरमाया حب الدنيا رأس كل خطيئة یہ دنیا کی محبت تمام برائیوں کی جڑ ہے۔ ایک تو برائی کی نہیں، فرمایا کہ تمام برائیوں کی جڑ اگر کوئی ہے وہ دنیا کی محبت ہے۔ جب دنیا کی محبت دل میں آتی ہے پھر فجر کی نماز بستر پہ ہوتی ہے، پھر فجر کی نماز ناگا ہوتی ہے، پھر بندہ ہیرو کی اور کرکٹروں کی نقل اتارتا ہے، پھر قرآن شریف پڑھنے کی توفیق نہیں ہوتی، قرآن شریف کو سینے سے لگانے کی توفیق نہیں ہوتی، واٹسپ چلانے کی توفیق ہوتی ہے، تسبیح پڑھنے کی توفیق نہیں ہوتی، یوٹیوب لے کر بیچنے کی توفیق ہوتی ہے، اللہ کا قرآن کھولنے کی توفیق نہیں ہوتی۔ کیا بات ہے، دنیا کی محبت دل میں پسی ہوئی ہے۔ اس لیے شروع میں اس عاجز نے وہ شعر پڑھا تھا کہ اللہ وہ دل دے، اللہ وہ دل دے جو تیرے عشق کا گھر ہو، دائمی رحمت کی تیری اس پہ نظر ہو، دل دے کہ تیرے عشق میں کیا حال ہو اس کا، کہ محشر کا اگر شور ہو تو بھی نہ خبر ہو۔ ہم ایسے شاعر یوں کہنا چاہتا ہے کہ محشر کا جو شور ہوگا نا وہ بڑا خطرناک ہوگا، وہ شاعر یوں کہنا چاہتا ہے کہ یہ دل جو ہے نا اس میں اللہ کی محبت ایسی سمائی ہوئی ہو کہ محشر جیسا شور ہو تو بھی نہ خبر ہو۔ ایسے ہم دلی اعتبار سے اللہ کی یاد میں ڈوبے ہوئے ہو۔ آپ نے نام سنا ہوگا علامہ شبلی نعمانی رحمت اللہ علیہ، کیسے اللہ کی یاد میں ڈوبے ہوئے اور کیسا اللہ سے عشق اور کیسی اللہ سے محبت۔ دیکھا گیا کہ جس کو جس سے محبت ہوتی ہے نا اس کے سامنے اس کا جب نام لیا جاتا ہے تو وہ محبت جوش مارتی ہے، علامہ شبلی رحمت اللہ علیہ کو اللہ تبارک و تعالی سے بہت زیادہ محبت تھی. کتنی محبت تھی؟ فرمایا کہ ان کے سامنے جب کوئی اللہ کا نام لیتا تھا تو علامہ شبلی نعمانی رحمت اللہ علیہ اپنے جیب میں ہاتھ ڈالتے اور کوئی میٹھی چیز نکالتے اور اس کے منہ میں رکھ دیتے. پوچھنے والے نے پوچھا، حضرت کوئی بھی اللہ کا نام لیتا تو آپ جیب سے میٹھی چیز نکالتے اس کے منہ میں رکھ دیتے، کیا بات ہے؟ حضرت نے فرمایا، دل اللہ کی محبت سے بھرا ہوا تھا نا، اللہ کے عشق سے بھرا ہوا تھا نا. کیا پیارا، کیا خوبصورت، ارے سونے کے پانی سے لکھنے جیسا جملہ ارشاد فرمایا کہ میرے سامنے کوئی اللہ کا نام لے تو میں اس کے منہ کو شیرینی سے نہ بھر دوں تو اور کیا کروں. وہ میرے سامنے میرے محبوب کا نام لیتا ہے نا تو میرے دل کی محبت ایسی جوش مارتی ہے اور میں یوں سوچتا ہوں کہ یہ کتنا خوش نصیب ہے کہ اس کے منہ سے اسے اللہ نے اپنا نام لینے کی توفیق عطا فرمائی تو میرے دل کی محبت وہ جوش مارتی ہے، اس لیے میں اپنے جیب سے میٹھی چیز نکالتا ہوں اور اس کے منہ میں رکھ دیتا ہوں. یہ خلاصہ ہے، کیا بات ہے کہ اللہ کی محبت بہت زیادہ تھی. دل میں تو تھی، ارے بدن کے رگ و ریشے میں سمائی ہوئی تھی. یوں سمجھیے بدن کے دوڑتے ہوئے خون میں اللہ کی محبت، بدن کی ہڈیوں میں، گوشت میں، ہر چیز میں اللہ کی محبت سمائی ہوئی تھی. ارے ہم نے دنیا کے عاشقوں کو دیکھا، جس کو کسی سے محبت ہو جاتی ہے ہر وقت اس کی یاد میں رہتا ہے، ہر وقت اس کی دھن میں رہتا ہے، اس کے پیچھے دیوانہ ہو جاتا ہے. لوگ کہتے ہیں یہ فلانے کے چکر میں پڑ گیا، یہ فلانے کے پیچھے دیوانہ بن گیا. ارے جب لوگ ناجائز محبتوں میں بہت سے نوجوانوں کا یہ عالم ہو تو اللہ کے عاشقوں کا عشق حقیقی میں کیا عالم ہوتا ہوگا؟ عشق حقیقی میں ارے جو مخلوق سے محبت کرے گا ایک نہ ایک دن مخلوق سے جدا کر دیا جائے گا، اور جو اللہ سے محبت کرے گا وہ ایک نہ ایک دن اپنے اللہ سے ملا دیا جائے گا. میرا عزیزو، علامہ شبلی نعمانی رحمت اللہ علیہ کتنی اللہ کی محبت تھی اور کیسا اللہ سے عشق کیا تھا. ایک مرتبہ کچھ بچوں نے انہیں پتھر مارا، انہیں جو ہے نا پتھر مارا. جب وہ پتھر علامہ شبلی رحمت اللہ علیہ کو وہ پتھر لگا اور ان کے بدن سے خون نکلا، خون نکلا. ایک شخص قریب آیا، اس نے سوچا کہ میں مرہم پٹی کر دوں، حضرت کا زخم کس طرح اچھا ہو جائے اس کی کوشش کروں. وہ قریب آ کر حیرت میں رہ گیا، اس نے کیا دیکھا کہ ان کے بدن سے جو خون کا قطرہ زمین پر گرتا ہے وہ گرتے ہی لب سے اللہ بن جاتا ہے، وہ گرتا ہی ایسا لگتا ہے کہ وہ قطرے میں اللہ لکھا ہوا ہے. بدن سے خون کا جو قطرہ گرتا ہے وہ لفظ اللہ بن جاتا ہے. وہ شخص حیرت میں پڑ گیا کہ کیسی اللہ سے محبت کی ہوگی، آج بہت خوش ہوں گے، آج اپنی قبر میں کیسے خوش ہوں گے اور کیسی اپنی آخرت کو بنا کے گئے. میرا عزیزو، یہ دنیا ختم ہو جانے والی ہے، دنیا سے جانے کے بعد بہت زیادہ افسوس ہوگا. جب یہ آنکھیں بند ہوگی اور جب حقیقت کی آنکھیں کھلے گی، جب ایک ایک سبحان اللہ، ایک ایک درود شریف، ایک ایک استغفار کا جب ثواب ہمارے سامنے آئے گا، اس وقت ہم ایسے تڑپیں گے، اس وقت ہم ایسے مچلیں گے. لیکن اس وقت کا تڑپنا کام نہیں آئے گا، اس وقت کا مچلنا کام نہیں آئے گا. تڑپنا ہو ابھی تڑپ لیجئے، رونا ہو ابھی رو لیجئے، کچھ سوچنا ہو ابھی سوچ لیجئے، ابھی موقع ہے سوچنے کا، ابھی موقع ہے اللہ کو منانے کا، ابھی موقع ہے اللہ کو راضی کرنے کا، ابھی موقع ہے اللہ سے صلح کرنے کا، ابھی موقع ہے اللہ کے ہو جانے کا، ابھی موقع ہے بایزید بستامی جیسے بننے کا، ابھی موقع ہے جنید بغدادی جیسے بننے کا، ابھی موقع ہے فضیل بن عیاض جیسے بننے کا، ابھی موقع ہے بشر حافی جیسے بننے کا، ابھی موقع ہے خواجہ معین الدین چشتی اجمیری جیسے بننے کا، ابھی موقع ہے پیران پیر محبوب سبحانی قطب ربانی حضرت شیخ مولانا عبد القادر جیلانی رحمت اللہ علیہ جیسے بننے کا، ابھی موقع ہے بابا فرید الدین گنشکر اور بابا فرید الدین عطار بننے کا، ابھی موقع ہے مولانا الیاس صاحب مولانا یوسف صاحب بننے کا، یہ اللہ کے بندے تھے، یہ اللہ کے ہو گئے، اللہ ان کے ہو گئے، یہاں بیٹھا ہوا مجمع اور یہ جو سن رہے ہیں، اگر ہم لوگ نیت کریں گے، اگر ہم لوگ طے کریں گے اور گناہوں سے بچیں گے اور سچی پکی توبہ کریں گے، اگر ہم اللہ کے ہو جائیں گے اللہ ہمارے بھی ہو جائیں گے، جو بایزید بستامی کا رب وہی میرا اور آپ کا رب، جو جنید بغدادی کا رب وہی میرا اور آپ کا رب، جو عثمان ہارونی کا رب وہی میرا اور آپ کا رب، جو خواجہ دانا کا رب وہی میرا اور آپ کا رب، جو پیران پیر کا رب وہی میرا اور آپ کا رب، انہوں نے کیسے اللہ کو منایا، حضور کی نقل اتاری، سنتوں پر چلے، اللہ کے دیوانے ہو گئے، اللہ نے بڑا اونچا نام عطا فرمایا، دنیا میں عزتیں بھی عطا فرمائی، یہ وہ عزت ہے جو باقی رہنے والی ہے، ورنہ میرا عزیزو بڑا خسارے کا سودا ہے، بڑا خسارے کا سودا ہے، اگر ہم اللہ کو ناراض کر کے چلے گئے، اگر ہم غیروں کی نقل اتارتے اتارتے چلے گئے، اگر مائیں بہنیں ہیروئن کی نقل اتارتی اتارتی چلی گئی، بڑا خسارے کا سودا ہے۔ ارے یوں فرمایا کہ اگر موت کے وقت اللہ خوش ہے، اگر موت کے وقت اللہ خوش ہے تو موت سے بڑا خوشی کا کوئی پیغام نہیں۔ یہ نماز کس لیے پڑھ رہے ہیں؟ اللہ کے لیے۔ قرآن کس لیے پڑھ رہے ہیں؟ اللہ کے لیے۔ یہ مذاکرے کس لیے ہو رہے ہیں؟ فرمایا کہ اللہ کے لیے۔ روزے کس کے لیے رکھے جاتے ہیں؟ اللہ کے لیے۔ ابھی کس کے گھر میں بیٹھے ہوئے ہیں؟ اللہ کے گھر میں۔ کس لیے بیٹھے ہوئے ہیں؟ اللہ کے لیے۔ ارے اللہ خوش ہے تو مرنے کے بعد تو اللہ کے پاس جانا ہے، اگر اللہ خوش ہے اور خوشی کے عالم میں اللہ نے اپنے پاس بلایا ہے، پھر وہاں نہ کوئی ٹینشن ہے، نہ شوگر ہے، نہ پریشر ہے، نہ کسی چیز کا ٹینشن ہے، نہ کوئی ڈپریشن ہے، نہ کوئی پریشانی ہے، وہاں عیش ہی عیش، راحت ہی راحت، سکون ہی سکون، اطمینان ہی اطمینان، امن ہی امن، اور جنت تو پکنک کی جگہ، عیش کی جگہ، راحت کی جگہ، سکون کی جگہ، مزے اڑانے کی جگہ، طرح طرح کی نعمتیں کھانے کی جگہ، عمدہ عمدہ قسم کے میوے کھانے کی جگہ، ارے حضور کے دیدار کی جگہ، اللہ کے دیدار کی جگہ، وہ جنت ہے، وہ جنت ہے۔ میرا عزیزو، شادی کا ایک بیڈ روم بنانے کے لیے محنت ہے، ایک فلور کا گھر بنانے کے لیے محنت ہے، چھوٹی دکان بنانے کے لیے محنت ہے، بچے کی شادی کرنے کے لیے محنت ہے، یہ معمولی معمولی چیزوں کے لیے جب محنت ہے، کیا اللہ کو راضی کرنے کے لیے محنت نہیں ہے؟ کیا آخرت بنانے کے لیے محنت نہیں ہے؟ ہمیشہ ہمیشہ کی جنت حاصل کرنے کے لیے کیا محنت نہیں ہے؟ عجیب معاملہ ہے، ڈاکٹر کہتا ہے ٹھنڈا پانی نہ پیو، زیادہ بیمار ہو جاؤ گے، ٹھنڈا پانی بند کر دیتے، ڈاکٹر کہتا ہے شوگر ہے، زیادہ میٹھا نہ کھاؤ، میٹھا کھانا بند کر دیتے ہیں کہ شوگر بڑھ جائے گا، میری جان کا خطرہ ہو جائے گا، اور اللہ کہہ رہے گناہوں سے بچو، لیکن ہم گناہوں سے بچنے کو تیار نہیں، ڈاکٹر کی بات ماننے تیار ہے، اللہ کی بات ماننے تیار نہیں، یہاں سگنل لگا ہوا کوئی نہیں ہے، کوئی پولیس والا بھی نہیں کھڑا ہوا ہے، اس کے باوجود بائک روک دیتے ہیں، कोई पूछने वाला पूछे, यहाँ तो कोई नजर नहीं आता, सिग्नल की तरफ इशारा करते हैं कि सब कैमरे में कैद हो रहा है, कोई देखने वाला कैमरे में हमें देख रहा है। मैं आपको सिग्नल तोड़ने का नहीं कहता, मैं कहता हूँ कवानीन को फॉलो करो, मैं कहता हूँ डॉक्टर कहे ठंडा पानी न पियो तो न पियो, मैं कहता हूँ डॉक्टर कहे मिर्चा न खाओ तो न खाओ, लेकिन जब डॉक्टर की और दुनिया वालों की बात मानते हैं, तो जिसने दुनिया बनाई, जिसने सारी दुनिया का निजाम चलाया, जिसने आसमान जमीन चांद सूरज सितारे चरिंदे परिंदे दरिंदे जिन्नात फरिश्ते और इंसानों को पैदा फरमाया, मुझे और आपको जिस रब ने पैदा फरमाया उसकी मान के जिंदगी गुजारो। अगर डॉक्टर की न मानी तो बहुत बहुत तो बंदा मौत की घाट उतरेगा, उतर सकता है अगर अल्लाह ने चाहा, लेकिन अल्लाह की न मानी तो जहन्नम के घाट उतर सकता है और वो हसारे का सौदा है। मेरा अजीजो, ये जो मजलिस होती है, ये जो मुजाकरे होते हैं, यहाँ कोई ताना देना मकसूद नहीं होता, बोलने वाला भी अपनी इस्लाह का मोहताज और सुनने वाले भी अपनी इस्लाह के मोहताज, बोलने वाला भी हिदायत का मोहताज, सुनने वाले भी हिदायत के मोहताज, बोलने वाला भी अल्लाह की तौफीक का मोहताज और सुनने वाले भी अल्लाह की तौफीक के मोहताज। ये एक जहन साजी की जाती है कि हम लोग अपनी बाकी जो जिंदगी है उसके बारे में कुछ सोचे, कुछ प्लानिंग करे कि आज तक मैं कहाँ गया और किस आलम में मैंने जिंदगी गुजारी। अरे मेरा अजीजो, दुनिया में कोई किसी का, दुनिया में कोई किसी का इतनी शिद्दत से इंतजार नहीं करता जितना अल्लाह अपने बंदों और अपनी बंदियों की तौबा का इंतजार करता है। अल्लाह को अपने बंदों से और अपनी बंदियों से बड़ी मोहब्बत है। एक वाक्य आपको सुनाता हूँ, उस पर से आप अंदाजा लगाएं कि अल्लाह को अपने बंदों और अपनी बंदियों से कितनी मोहब्बत होगी। एक बात याद आई, चीन में एक मर्तबा एक बहुत बड़ी इमारत थी, चीन में वो इमारत जो है ना नीचे गिर गई, बहुत बड़ी इमारत थी, कईयों की तादाद में लोगों का इंतकाल हो गया, लोग दुनिया से पर्दा फरमा गए और उनको निकालते निकालते एक लंबा वक्त लगा, बड़ी मेहनत लगी और बड़ी कोशिश की, बड़ा मजमा जमा हो गया, लोगों को निकालते रहे निकालते रहे निकालते रहे, एक बहुत बड़ा मजमा दुनिया से तशरीफ ले जा चुका, लेकिन एक तरफ जब लोगों को निकालते निकालते एक तरफ को पहुंचे तो क्या देखा कि एक माँ है और एक उसका छोटा सा दूध पीता बच्चा है, वो दोनों बेहोश हो चुके हैं, उनका इंतकाल नहीं हुआ, उन्हें तत्काल में उन्हें जो है ना तत्काल में अस्पताल पहुंचाया गया, आईसीयू रूम में रखा गया, उनकी ट्रीटमेंट की गई। जब वो ट्रीटमेंट हुई, अल्लाह की शान, वो जो माँ थी वो भी तंदुरुस्त हो गई और वो बच्चा था वो भी सही सालिम हो गया, अल्लाह ने उनकी जिंदगी लिखी थी। लेकिन वो लोग जहाँ गिरे थे, यानी वो जिस जगह जमीन पर थे, उनके ऊपर इमारत का कोई टुकड़ा नहीं गिरा था। अब डॉक्टर लोग बड़े ताज्जुब में कि इनका पूरा बदन सही सालिम है, लेकिन इनकी हाथ की ये उंगलियों के पोरवे जो है ना ये सब जख्मी है। अब बजाहिर उन उंगलियों के पोरवों पर कोई दीवार नहीं गिरी थी, इसलिए डॉक्टर लोग परेशान थे कि इस औरत की उंगलियों के पोरवे जो है ना ये जख्मी कैसे हुए। जब वो सही सालिम हुई, जब वो औरत तंदुरुस्त हुई, तो डॉक्टरों ने उससे पूछा कि ये आपकी उंगली के ऊपर कोई चीज गिरी थी, उसने कहा ना कोई चीज नहीं गिरी थी। फिर ये उंगलियां कैसे जख्मी हुई, अरे बड़ी दर्द भरी दास्तान सुनाई, मजमा हिल गया, डॉक्टर लोग हैरत में रह गए और लोगों की हैरत की इंतहा न रही। उस औरत ने कहा कि जब ये इमारत गिरी और मैं और मेरा बच्चा हम लोग भी जब नीचे गिरे, हमें कुछ हुआ नहीं, हमारे ऊपर कोई इमारत का टुकड़ा नहीं गिरा, मैंने सोचा कि शायद कोई हमें निकालने की कोशिश करेगा, मेहनत करेगा, तब हम सही सालिम निकल जाएंगे, लेकिन हमें निकालने वाला कोई ना आया। دو دن تک میں اپنے بچے کو دودھ پلاتی رہی دودھ پلاتی رہی. اس کے بعد جو ہے نا کھانا نہیں مل رہا تھا تو دودھ اترتا نہیں تھا. دو دن کے بعد میرا بچہ تڑپنے لگا, میں بھی تڑپنے لگی کہ اس بچے کی پیاس کیسے بجھاؤں. وہ ماں کہتی ہے میں نے اپنی انگلی اس کے منہ میں رکھی, انگلی منہ میں رکھنی تھی, بچہ پھر بل بلانے لگا. اسے تو دودھ کی ضرورت تھی, اسے بھوک لگی ہوئی تھی. اس کا وہ منظر دیکھ کر میرے ضبط کا بندھن وہ ٹوٹتا جا رہا تھا. پھر وہ ماں کہتی کہ میں نے اپنی زبان اس کے منہ میں کر دی, بچہ پھر بل بلانے لگا, اسے بھوک لگی ہوئی تھی. پھر میں نے کیا کیا, بچے کی بھوک کیسے بجھاؤں اور بچے کا پیٹ کیسے بھر جائے. تو میں نے جو ہے نا انگلیوں کے پوروں کو اپنے منہ کے اندر لیا اور اسے کترنا شروع کیا. جب خون نکلا تو میں نے بچے کے منہ میں اپنی انگلیوں کو انگلی کو رکھ دیا, بچہ خون چوسنے لگا, پھر دوسری انگلی کے پوروں کو کترا. لیکن کچھ ہی وقت گزرا تھا کہ میں بے ہوش ہو کر گر پڑی. اس کے بعد تو مجھے نہیں پتا میرے بچے کو جب بھوک لگی تھی کھانے کو نہیں ملا ہوگا, یہ بچہ بھی بے ہوش ہو گیا. یہ داستان سننے کی پورا وہاں کوہرام بچ گیا. ارے عجیب حال ہو گیا, عجیب منظر ہو گیا, اور لوگ سوچنے لگے کہ ماں اس حد تک بھی بچے سے محبت کر سکتی ہے. ارے میرا عزیزو, اللہ ساری دنیا کی ماؤں سے زیادہ اپنے بندوں اور اپنی بندیوں سے محبت کرنے والے. ایک ماں جب اتنی محبت کرتی ہے, اندازہ لگائیں اللہ کو ہم سے کتنی محبت ہوگی. لیکن عجیب حال ہے, ایک طرف اللہ کی نعمتوں کی بارش برس رہی, اللہ اپنی نعمتوں کی بارش برسا رہے, دوسری طرف ہم ہیں اسی کا کھا کر اسی سے بغاوت کر رہے, اسی کا کھا کر اس کے نبی کے طریقوں پر نہیں چل رہے, غیروں کی نقل اتار رہے, ہیرو کی نقل اتار رہے, کرکٹروں کی نقل اتار رہے. ارے ہم کس کی نقل اتارتے ہیں؟ جو کھلم کھلا ڈانس کرتے ہیں, جو ٹی وی پر آتے ہیں, جو فحاشی کو پھیلاتے ہیں, جو عریانیت کو پھیلاتے ہیں. ہمارے نبی علیہ السلام کی تعلیمات کی کھلم کھلا جو ایک عجیب حال کر رہے ہیں, کیا ہم ان کی نقل اتار رہے ہیں؟ اگر آپ ان کے پاس جاؤ شاید آپ سے ملنا پسند نہ کرے, شاید آپ کو دیکھنا پسند نہ کرے, شاید آپ سے مسافہ کرنا پسند نہ کرے, شاید آپ کو اپنے گھر پر چائے پلانے کے لیے نہ بلائے. اور وہ ہمارے نبی جو ہمارے لیے روتے تھے, جو ہمارے لیے تڑپتے تھے, ایک موقع پر ان کے پیٹ پر دو پتھر بندے ہوئے تھے. ارے پیٹ پر پتھر کب باندھے جاتے ہیں؟ جب بندہ بھوک کی وجہ سے عجیب عالم ہو اور وہ صحیح طریقے پر کھڑا نہ رہ سکتا ہو تو اپنے کو وہ وزن لگے اس طریقے پر پتھر باندھا جاتا ہے. جب وہ ایک پتھر باندھتا ہے پھر اس کے اندر ہمت آتی ہے, جیسے کھانا کھانے سے ایک ہمت اور طاقت آتی ہے, وہ پتھر کے باندھنے سے وزن لگتا ہے, بندہ ذرا ہمت سے کھڑا ہو سکتا ہے. ایک صحابی نے ایک موقع پر ایک پتھر باندھا ہوا تھا, ہمارے نبی علیہ السلام نے اپنے پیٹ پر دو پتھر باندھے ہوئے تھے. ارے دو پتھر کب باندھے جاتے ہیں؟ جب بھوک کا کیا عالم ہوگا جب دو پتھر باندھے جاتے ہیں. میرا عزیزو, وہ نبی جو ہمیں عرش پر جا کر نہ بھولے, اس نبی کو ہم فرش پر رہ کر بھول گئے. میرا عزیزو ہم کہاں جا رہے ہیں؟ جو نبی ہمارے لیے روتے تھے, جو ہمارے لیے تڑپتے تھے, جو قیامت کے دن بھی ہمارے لیے تڑپیں گے. میری امت دنیا سے جاتے جاتے میری امت کا کیا ہوگا, میری امت کا کیا ہوگا؟ اس نبی کے طریقے کو ہم چھوڑ رہے ہیں, غیروں کے طریقے کو ہم اپنا رہے ہیں. وہ حضرت فاطمہ جن کے گھر میں کئی کئی دن کا فاقہ ہوتا تھا, مائیں پہلے ان کی نقل نہیں اتار رہی, آج کل کی یہ ہیروئن کی نقل اتار رہی. عجیب حال ہے, وہ جیسا سوٹ پہنے ہماری ماں بہنوں کو ویسا سوٹ چاہیے, وہ جس اسٹائل میں رہے ہماری ماں بہنوں کو وہ اسٹائل چاہیے, ہیرو جس انداز میں بال کٹائے آج کا نوجوان وہ بال کٹانے کے لیے جائے, ہیرو جس انداز کا چشمہ پہنے چاہے وہ چشمہ بڑے بوڑھے جیسا ہو لیکن وہ جوان پہننے کے لیے تیار. ہیرو بڑے باز رکھے, جوان بڑے باز رکھنے کے لیے تیار. میرا عزیزو کیا ملا اس جوان سے, کہے تو کیا کرتا ہے, آخرت کی بربادی کا سودا کرتا ہے, کیا کر رہا؟ وہ کہتا ہے ابھی تو بہت وقت ہے, جب بڑا پائے گا میں توبہ کر لوں گا, میں مسجد کا کھوٹا بن جاؤں گا, میں اللہ کو راضی کر لوں گا, اس کو منع کے دنیا سے جاؤں گا. لیکن میرا عزیزو قبرستان ایسے نوجوانوں سے بھرے پڑے ہیں, قبرستان ایسے نوجوانوں سے بھرے پڑے ہیں جو یوں کہتے تھے کہ ہم بڑھاپے میں توبہ کریں گے, لیکن بڑھاپا آیا ہی نہیں, موت نے انہیں پکڑا اور وہ دنیا سے چل بسے. یہ دنیا دھوکے کا گھر ہے, یہ مچھر کا پر ہے, یہ مکڑی کا جالا ہے, یہ چھوڑ دینے کی جگہ ہے, یہ دل لگانے کی جگہ نہیں ہے. کیا تجھے یہی دھن ہے کہ رہوں سب سے اعلیٰ, میرے کپڑے اچھے ہو, میرے جوتے اچھے ہو, میری بائک اچھی ہو جس سے میرا وقت پڑے, میری گھڑی اچھی ہو, میری ہر چیز اسٹینڈر ہو. کیا تجھے یہی دھن ہے کہ رہوں سب سے اعلیٰ, ہو زینت نرالی, ہو فیشن نرالا, کیا یوں ہی جیا کرتا ہے مرنے والا, کیا یوں ہی جیا کرتا ہے آخری غسل اپنے ہاتھ سے نہ کرنے والا, کیا یوں ہی جیا کرتا ہے کفن پہننے والا, کیا یوں ہی جیا کرتا ہے کا جنازے میں سونے والا, کیا یوں ہی جیا کرتا ہے دفن ہو جانے والا, کیا تجھے یہی دھن ہے کہ رہوں سب سے اعلیٰ, ہو زینت نرالی, ہو فیشن نرالا, کیا یہی جیا کرتا ہے مرنے والا, جگہ جی لگانے کی دنیا نہیں ہے, یہ تو عبرت کی جا ہے, تماشا گاہ نہیں ہے دنیا کے مسافر, منزل تیری قبر ہے, طے کر رہا ہے جو تو دو دن کا یہ سفر ہے, دنیا بنی ہے جب سے لاکھوں کروڑ آئے, باقی رہا نہ کوئی مٹی میں سب سمائے. میرا عزیزو اس دنیا چھوڑ کے مجھے بھی جانا ہے, بولتے ہوئے ڈر سی تو لگ رہی ہے لیکن مجھے بھی جانا ہے, آپ کو بھی جانا ہے. میرا عزیز نوجوانوں, میری دینی ماؤں بہنوں, کس دنیا کے خاطر کس دنیا کے پیچھے بھاگ رہے ہیں, کس دنیا کو سمیٹنے میں لگے ہوئے ہیں, کس پیسے کی چکر میں آخرت کو برباد کر رہے ہیں, خدا را آخرت کی بربادی کا سودا نہ کرو, آخرت کی بربادی کا سودا نہ کرو, قبرستان چلے جاؤ, ایک ایک سبحان اللہ پڑھنے کے محتاج ہو چکے ہیں, ایک ایک الحمدللہ کے, ایک ایک درود شریف کے, ایک ایک استغفار کے محتاج ہو چکے ہیں. میرا عزیزو آج موقع ہے اللہ کو منانے کا, آج موقع ہے اللہ کو راضی کرنے کا, آج موقع ہے اللہ کے ہو جانے کا. اگر ہم اللہ کے ہو جائیں گے اللہ ہمارے ہو جائیں گے. ایک دو بات, موٹی موٹی بات آپ کو کہہ کر اپنی بات کو ختم کرتا ہوں. اللہ کرے اس عاجز کی کوئی بات سب سے پہلے میرے ہی دل میں لگ جائے, پھر آپ کے دل میں بھی لگ جائے, عالم والوں کے دل میں بھی لگ جائے, اور دلوں میں ایک انقلاب آ جائے. اللہ ہماری دلوں کی کشتی کو الٹے, ایسے الٹے کہ دنیا کی محبت نیچے گر جائے, اللہ کی محبت سے یہ دل آباد ہو جائے, اللہ کے عشق سے یہ دل آباد ہو جائے. پھر وہی عرض کرتا کہ اللہ ملا تو سب کچھ ملا, اور اللہ نہ ملا تو کچھ نہ ملا. اللہ کو کھو کر آج تک کسی نے کچھ نہیں پایا, اور اللہ کو پا کر آج تک کسی نے کچھ نہیں کھویا. آپ نے نام سنا ہوگا ہارون رشید رحمت اللہ علیہ, نام سنا آپ نے ہارون رشید رحمت اللہ علیہ, یہ وقت کے بادشاہ گزرے تھے, بہت نیک دل بادشاہ تھے, انہوں نے بڑے اچھے اچھے کام کیے. ایک مرتبہ جو ہے نا یہ شکار پر نکلے ہوئے تھے, شکار پر, وہ پرندوں کا شکار کرتے تھے تو شکار پہ نکلے ہوئے تھے, अजीब हाल, वो बादशाह वाला लिबास तो पहना नहीं था, वो बादशाह वाला जो लिबास था वो तो उतार दिया था, शिकारी का जो लिबास होता है वो लिबास पहना हुआ था। ये लोग चलते चलते चलते काफी दूर निकल गए। इत्तिफाक से हारून रशीद शिकार करते करते अपने काफले वालों से बिछड़ गए। जो उनका काफला था ये तो बादशाह थे, अब इतना आगे निकल गए, बहुत तलाश किया, काफले वाले मिल ही नहीं रहे, अब क्या करें। हारून रशीद को प्यास लगी, प्यास लगी। हाँ, जब अल्लाह चाहता है तो वक्त के बादशाह को एक ग्लास पानी के लिए तड़पा देता है और उसे अपनी औकात याद दिला देता है कि पानी देने वाली जात भी मेरी है और खिलाने वाली जात भी मेरी है, हकीकी बादशाह जो है ना वो मैं ही हूँ। हारून रशीद को प्यास लगी, दूर दूर तक पानी कहीं नजर ना आए, तलाश करते करते एक झोपड़ा नजर आया, प्यास बड़ी शिद्दत की लगी थी, एक झोपड़ा नजर आया। तो हारून रशीद वो झोपड़े में गए, वो झोपड़े में जाके यूं कहा कि मुझे पानी चाहिए, मुझे पानी पिला दो। अब कैसे कहे कि मैं हारून रशीद हूँ, मैं वक्त का बादशाह हूँ, वो झोपड़े वाले कैसे यकीन करेंगे। वो व्हाट्सएप का थोड़ी जमाना था कि उनका फोटो देखा हुआ था या उनके तस्वीरें लगी हुई थी या अखबार में वक्त के बादशाह की तस्वीर आती थी, वो उस वक्त का थोड़ी वो मामला था। अब क्या करें, उन्होंने जाकर बस सीधा साधा जुमला कहा कि मुझे एक गिलास पानी चाहिए, पानी पिला दीजिए। वो एक औरत थी, वो वहाँ से बाहर आई एक लड़की, उसने हारून रशीद की ये बात को सुना, फिर उसने क्या किया, उसने जो है ना अनार के दरख्त से अनार को तोड़ा, अनार को तोड़कर उसका जूस निकाला। हारून रशीद जो है ना ये सारा मंजर देखता रहा कि मैंने इससे पानी मांगा लेकिन इसने तो जो है ना अनार तोड़ा, अनार का जूस निकाला। अब वो छलनी के तौर पर जूस को कैसे गाला जाए, उसने एक कपड़े में ऐसे पूरे जूस को डाला, नीचे ग्लास रखा जिससे पूरा ग्लास भर गया और जो कचरा था ना वो कपड़े में आ गया। हारून रशीद को बड़ा ताज्जुब हुआ, उसने वो जूस का ग्लास लाकर पेश कर दिया। तो हारून रशीद ने कहा कि बहन मुझे एक बात समझ नहीं आई, मैंने तो आपसे मांगा था पानी और लेकिन आपने तो अनार तोड़ा और अनार तोड़कर जो है ना उसको जूस निकाला और इतना एहतमाम किया कि कुछ कचरा ना आए, इतना सब एहतमाम कैसे किया। उस औरत ने कहा कि आप तो अमीरुल मोमिनीन है, आप तो वक्त के बादशाह है, तो मैं आपका इकराम न करूं तो और क्या करूं। अल्लाहु अकबर, उसकी जुबान से ये सुनना कि आप अमीरुल मोमिनीन है, आप वक्त के बादशाह है, हारून रशीद इतने खुश हुए। दूसरे दिन जब अपने शाही महल में गए तो उस औरत के लिए, उस लड़की के लिए निकाह का पैगाम भेजा, उसका निकाह हारून रशीद के साथ हुआ। निकालने वालों ने कितना कीमती नुक्ता निकाला कि एक झोपड़े में रहने वाली उसने वक्त के बादशाह को पहचाना तो शाही महल में पहुंच गई। झोपड़े में रहने वाली वक्त के बादशाह को पहचाना, उसको इतनी खुशी हुई वो शाही महल में पहुंच गई। अगर हम अल्लाह को पहचान लेंगे, अल्लाह हमें कहां से कहां पहुंचा देंगे। इसी तरह अल्लाह वाले गुजरे जितने हैं, इन्होंने अल्लाह को पहचाना। अरे हमने तो 6 महीने के बच्चे ने जितना अपने माँ बाप को पहचाना, इतना भी हमने अल्लाह को नहीं पहचाना। वो 6 महीने का बच्चा है ना, रो रो के हर बात माँ बाप से मनवाता है और हम अल्लाह के सामने रोते ही नहीं, अल्लाह को कहते ही नहीं, अल्लाह से मनवाते ही नहीं। वो छोटा बच्चा जो है ना हमसे ज्यादा होशियार निकला, हमसे ज्यादा समझदार निकला। कोई चीज चाहिए, अरे 2 साल तक बच्चा कुछ बोल सकता है, काम तौर पे कुछ नहीं बोलता। अच्छा उसका कोई काम रुकता है तो कोई काम भी नहीं रुकता, फिर कौन सी चीज है उसके पास। वो 2 साल का बच्चा बिजनेस करने जाता है तो कहा नहीं, वो वकील होता है तो कहा नहीं, वो मौलाना होता है तो कहा नहीं, वो प्रोफेसर होता है तो कहा नहीं, वो कहीं ड्यूटी करता है तो कहा नहीं, फिर उसका कोई काम क्यों नहीं रुकता, उसकी हर चाहत कैसे पूरी होती चली जाती है। फरमाया कि उसने अपने माँ बाप को पहचाना होता है, उसको पता है ये मेरे माँ बाप है, ये मेरे मोहसिन है। वो एक हुनर जानता है, वो रोना जानता है, उसको पता है मैं रोऊंगा मेरे सब मसले हल हो जाएंगे। अरे दुनिया में आता ही रोता रोता है, दुनिया में आता ही रोता रोता है। हम लोग सब दुनिया में आए थे ना तो रोते रोते आए थे, اور عجیب حال کہ جب دنیا میں آئے تھے تو ہم تو رو رہے تھے, یوں فرمایا کہ دنیا سے اس حال میں جائے, جب دنیا میں آئے تھے تو ہم تو رو رہے تھے لیکن گھر والے مٹھائیاں تقسیم کر رہے تھے, ہمارے یہاں بیٹا ہوا, ہمارے یہاں بیٹی ہوئی. دیکھو جس کے یہاں بچہ ہوتا ہے نا کتنی خوشی اس کو سماتی نہیں, کتنا ارجنٹ کام میں ہو, جیسے ہی خبر آتی ہے آپ کے یہاں بیٹا ہوا بیٹی ہوئی فوراً اسپتال, اور ایک دل میں اسے وہی پتا میں مالدار ہوں یا غریب, ایک دل میں خوشی کی لہر اس کی دوڑ اٹھتی ہے, مٹھائیاں تقسیم ہوتی ہے. فرمایا جب تو دنیا میں آیا تھا روتا ہوا آیا تھا, سب لوگ مسکرا رہے تھے, مٹھائیاں تقسیم ہو رہی تھی, تو دنیا سے جب جائے ایسی تعبیر رسک زندگی گزار کے جا کہ جب تو دنیا سے جا رہا ہو تو اللہ خوش ہو, تو مسکراتا ہوا جا رہا ہو اور تیرے پیچھے لوگ رو رہے ہو, کتنا اچھا انسان چلا گیا, کتنا اچھا آدمی چلا گیا. آج بھی کتنے لوگ ہیں کہ ان کے انتقال کے بعد کئی غریب لوگ 8-9 دن کے بعد آتے ہیں, پوچھتے ہیں کہ وہ فلاں شخص تھے وہ کہاں چلے گئے, انہیں بتایا جاتا ان کا انتقال ہو گیا, ان کے آنکھوں سے آنسو نہیں سماتے, تو بچے پوچھتے ہیں آپ میرے ابا کو کیسے جانتے اور یہ آپ اتنا کیسے رو رہے, تو وہ کہتا ہے کہ آپ کے ابا 9 سال سے میرے گھر میں اناج پہنچاتے تھے اور 9 سال سے خیرات کے کچھ پیسے مجھے دیتے تھے, اس طرح دیتے تھے, اس ہاتھ سے دیتے تھے, تو اس ہاتھ کو پتا نہیں چلتا تھا, پھر دوسرا آتا, تیسرا آتا, چوتھا آتا, پانچواں آتا. ارے ایسے کتنے خوش نصیب ہیں جو غریبوں کی مدد کر کے گئے, جو اللہ اس کے رسول کو راضی کر کے گئے, خدمت سے خدا ملتا ہے. ہمارا عجیب حال ہے ہمارا, وہ کتنے ایسے بھی ہوتے ہیں ان کا انتقال ہوتا ہے نا تو آزو بازو والے کہتے ہیں اچھا ہوا گیا, بہت بولتا تھا, بہت تکلیف پہنچاتا تھا. میرا عزیزو ایسی غلط زندگی نہ گزارے, قابل رشک زندگی گزارے اس عالم میں, ہم اس دنیا سے جائیں کہ اللہ ہمیں دیکھ کر مسکرا رہے ہوں اور ہم اللہ کو دیکھ کر مسکرا رہے ہوں. تو نیت کریں انشاءاللہ کہ ایسی زندگی گزاریں گے انشاءاللہ, ہم لوگ سب مل کے سچے دل سے توبہ کریں اور نیت کریں کہ آج جو ہے نا ہم اللہ کو منائیں گے, اللہ کو راضی کریں گے. یہاں کا جو ماحول ہو نا وہ مدنی ماحول بن جائے اور یہاں کا معاشرہ مدنی معاشرہ بن جائے, ہر جوان حضور کی نسل اتارنے والا بن جائے. یہ پوری سوسائٹی میں, یہ راندر میں ہے نا, اس کا نام جہانگیر پورا, یہ پورے جہانگیر پورا میں کوئی بالغ مرد مسلمان بے نمازی نہ رہے, کوئی بالغ مسلمان عورت اور کوئی لڑکی گھر میں کوئی بے نمازی نہ رہے. ایسی کوشش کریں, ایسی محنت کریں, ہر گھر میں فضائل اعمال کی تعلیم ہو رہی ہو, اپنے بچوں کو اللہ والوں کے, اللہ کے عاشقوں کے واقعات سنائیں, سبزی سبزی والوں کے پاس, لوہا لوہے والوں کے پاس, کپڑا کپڑے والوں کے پاس, تو اللہ ملتا ہے اللہ والوں کے پاس. میرا عزیزو اللہ کو منانے کی ضرورت, اللہ کو راضی کرنے کی ضرورت. اپنے چھوٹے چھوٹے بچے ہیں انہیں کچھ اس طرح بنائیں, انہیں کچھ اس طرح بنائیں کہ جب ہم دنیا سے جائے کم سے کم ہماری جنازے کی نماز تو پڑھا سکے. بچہ جو جنازے کی نماز پڑھائے گا نا, باپ کا انتقال ہوا, اس نے دیکھا میرے ابا کو غسل دیا گیا, اس کو ابا کی وہ پیاری پیاری ادائیں یاد آ رہی, وہ پیار سے بیٹا کہنا یاد آ رہا, وہ ابا کے ہاتھ کا روپیہ 2 روپیہ ملنا وہ یاد آ رہا. اگر کچھ غلطی ہو گئی ہو تو اس کا دل روتا ہوگا, ایک آج میں نے میرے ابا کا مقابلہ کیا, میں نے میرے باپ کے سامنے بولا میں نے بہت غلط کیا, اس وقت اس کو احساس ہوتا ہے, اس کو ایسا لگتا ہے کہ میرے پیر کے نیچے سے زمین کھسک گئی, آج کون چلا گیا, میرا باپ چلا گیا, اپنے ابا کس کو کہوں گا میں, ابا اب مجھے بیٹا کون کہے گا, میرا دل کیسے بہلے گا. اس کا دل اندر سے ٹوٹا ہوا ہوتا ہے جب وہ بچہ آتا ہے اور جنازے کی نماز پڑھاتا ہے. جب وہ پڑھتا ہے نا پھر وہ جنازے کی نماز میں دعا پڑھتا نہیں ہے, دعا مانگتا ہے, دعا پڑھتا نہیں ہے, دعا مانگتا ہے. اگر وہ جنازے کی نماز پڑھا رہا ہے جس کو درد نہیں ہے پھر وہ دعا پڑھے گا, جس کو درد ہے وہ دعا مانگے گا. پڑھنے اور مانگنے میں بڑا فرق ہے. اللہم اغفر لحینا ومیتنا یہ پڑھنا الگ, یہ پڑھنا اور ہے, اور یہ درد کے ساتھ پڑھنا یہ الگ چیز ہے. تو جو اپنے باپ کی جنازے کی نماز پڑھائے گا, میرا عزیزو ایک مرتبہ مجھے یاد ہے کہ میں مستورات میں بیان کر رہا تھا, یہ میرا بیٹا ابو دجانا یہ میرے پاس آیا اور میں بیان کر رہا تھا, اس نے مجھے ایسے ہاتھ مارا ایسے. اب میں تو بیان کر رہا تھا تو اس نے مجھے, جب میں بیان کرتا گیا اس نے دیکھا کہ ابا میری بات نہیں سن رہے, تو اس نے مجھے پھر بھی وہ منوانا جانتا ہے نا, اس نے مجھے کہا ابا برف گولے والا آیا. اب میں بیان کر رہا تھا, میں نے بیان چالو رکھا, اس نے پھر مجھے ہاتھ مارا ابا برف گولے والا. میں نے پھر بیان چالو رکھا, میں نے کہا اس کو 10 روپے دینے میں بھلائی ہے ورنہ یہ بیان نہیں کرنے دے گا. میں نے جیب سے 10 روپے دیے, وہ 10 روپے لے کے چلا گیا. پھر وہ میں تو بیان کرتا رہا پردے میں, بیان ہو رہا تھا, پھر وہ آیا اور برف گولا لے کر بیٹھ گیا اور اطمینان سے کھانے لگا سکون سے. اس وقت میں نے کہا یہ دیکھو اس نے پہلے مجھ سے کہا کہ 10 روپے دو برف گولے والا آیا ہے, میں نے نہیں دیے نا تو اس نے مجھے منوایا. پہلے کہا جب نہیں دیے تو منوایا. فقیر 1 روپیہ مانگنے آتا ہے تو منواتا ہے, اور ہمیں کچھ بھی کہنا ہوتا ہے ہم اللہ سے کہہ دیتے, منواتے نہیں ہیں. منوانے والوں کی ضرورت ہے. اللہ والے کیا کرتے ہیں, منواتے ہیں, منوانا جانتے, رونا جانتے, ادھر نکلے ادھر ان کو خبر ہو, کوئی آنسو تو ایسا معتبر ہو. اللہ نے 7 سمندر بنائے اس کے باوجود انسان کے آنکھ سے نکلنے والے آنسو کے ایک ایک قطرے سے محبت رکھتا ہے. ماؤں بہنوں سے بھی عرض کروں گا پردے کا اہتمام کرے, برقع پہنے, ڈیزائن والا نہ پہنے, فٹ فٹ نہ پہنے, ٹیلا ڈھالا برقع پہنے, اللہ کو راضی کرنے کے لیے برقع پہنے, دکھلاوے کے لیے نہ پہنے, ڈیزائن والا برقع نہ پہنے, ٹیلا ڈھالا برقع پہنے. انشاءاللہ اس کا وہ فائدہ ہوگا اور ایسے اللہ خوش ہوں گے. اللہ ملا تو سب کچھ ملا, اللہ نہ ملا تو کچھ نہ ملا. میرا عزیزو ابھی ہم تھوڑی دیر ذکر کریں گے, اللہ کو منانے کی کوشش کریں گے. لائٹوں کو بند کر دیجئے. ابھی تک تو بیان ہو رہا تھا, اب جو ہے نا اللہ کے ذکر کی باری آئی ہے, عمل کا وقت آیا ہے. شیطان ہرگز نہیں چاہتا کہ ہم اللہ کی یاد کریں, اللہ کا ذکر کریں, شیطان ہرگز نہیں چاہتا. لیکن میرا عزیزو جگہ جہانگیر پورا والو آج یہ طے کرو کہ اللہ کو منا کے اٹھیں گے, اللہ کو راضی کر کے اٹھیں گے اور سچی پکی توبہ کر کے اٹھیں گے, اپنے دل کے ٹکڑے اللہ کو سنا کے اٹھیں گے, اللہ کو منوا کر کے اٹھیں گے. تھوڑی دیر کے لیے آنکھوں کو بند کر لیجئے اور اپنی گردن کو چکا لیجئے, اپنی نظر جو ہے دل کی طرف رکھیے, آنکھوں کو بند رکھیے, یہ تصور کیجئے کہ میرا دل کہہ رہا ہے, ہمارا دھیان ہو دل کی طرف اور دل کا دھیان ہو اللہ کی طرف. یہ تصور کریں اللہ سے رحمت آ رہی ہے, اللہ کی رحمت آ رہی ہے, آ رہی ہے تو کہاں جا رہی ہے, میرے دل میں سما رہی ہے. جب اللہ کی رحمت میرے دل میں سما رہی ہے تو پھر میرے دل میں جو گناہوں کا اندھیرا ہے نا وہ سب دور ہو رہا ہے, میرا دل اللہ کی محبت سے روشن ہو رہا ہے اور میرا دل کہہ رہا ہے اللہ اللہ اللہ. زبان کو تازو سے لگائیں, دل کو اللہ کی یاد میں ڈبائیں. ہر دم اللہ کر، ہر دم اللہ کر، ہر دم اللہ کر، ہر دم اللہ کر، ہر دم اللہ کر، ہر دم اللہ کر، نور سے اپنا سینہ بھر، دیے تو اس کا ہو کر جی، مرے تو اس کا ہو کر مر، ہر دم اللہ کر، اللہ کیسا پیارا نام ہے، اللہ کیسا پیارا نام ہے، عاشقوں کا مینا اور جام ہے، موت کو یاد کیجیے، اس لمحے کو یاد کیجیے جس وقت ملک الموت آئیں گے، پتہ نہیں ہم کس کام میں مشغول ہوں گے، اللہ کرے ہم کچھ اللہ کو یاد کر رہے ہو، یا تو ہم نماز میں ہو، یا ہم قرآن میں ہو، یا اللہ کے ذکر میں ہو، یا اللہ کی محبت کی لو لگی ہوئی ہو، دل اللہ کے عشق میں ڈوبا ہوا ہو، ملک الموت آئے ہماری روح قبض کریں گے، پھر ہم ہاتھ بھی نہیں ہلا سکیں گے، منہ کوئی اور بند کرے گا، آنکھیں کوئی اور بند کرے گا، اب گھر میں مشورے ہو رہے، پلاننگ ہو رہی، قبر کھودنے والے اس کے انتظام کر رہے، قبر کہاں کھودنی، کوئی قبرستان کی طرف جا رہا، گھر کے بڑے لوگ جمع ہو کر اعلان کتنے بجے کا لگانا ہے، ساقف دنیا سے چلا گیا، فلانا دنیا سے چلا گیا، جب یہ اعلان ہوگا پھر یوں فرمایا، کچھ کر لے اس سے پہلے جبکہ یہ آواز آئے کہ تو نہ رہا، کچھ کر لے اس سے پہلے، کچھ کر لے اس سے پہلے، کچھ استعمال کرنے چاہیے کہ وہ ہمارے اور اللہ کے درمیان کا راز کوئی چیز نہ جان، ہمارے پاس ایسے کئی گناہ ہے جو ہم جانتے اللہ جانتے، گناہ سے بہت چھپ چھپ کے، ہمارے ہی وقتوں پر ایسا لگتا ہے ہماری نلیلہ کی خبر آئے گی وہ ہم نہیں پڑھ سکیں گے، کوئی اور پڑھے، مشورے ہو رہے ہیں کتنے بجے دفتر، بیٹا کہے 12 گھنٹے لے لو، لوگ کہیں گے بیٹا انتقال کے بعد جلدی دفنانا چاہیے، بیٹا کہے گا میرا ابا ہے، اسے کہا جائے ان کا وقت ختم ہو، ان کا وقت ختم ہو گیا، اب یہ چلے گئے دنیا، وہ رو رہا ہے تڑپ رہا ہے، کاش میرا ابا دوبارہ آ جائے، ان کی قدر کر لوں، پیر دبا دوں، اب ان کی نافرمانی نہیں کروں گا، ان کو راضی کروں گا، لیکن وہ موقع ختم، وہ لمحے ختم، کتنے ایسے ہیں جن کے پاس تو یہ موقع چلا گیا، انہیں اپنے ابا کی یاد آتی، بہت سی دفعہ دیکھا، بہت سے لوگ ہوتے ابا کا یا امی کا انتقال ہو جاتا ہے، بہت سے موقع سے جب ماں باپ کی یاد بتاتی، سوچتے کیا کر، اکیلے میں جا کے آنسو بہا، اور جن کے ہے وہ قدر نہیں کر رہے، وہ مقابلے پہ لگے ہوئے ہیں، سامنے بولنے پہ لگے ہوئے ہیں، कोई कफन लेने चला जाए। पता नहीं किस तरह कैंची से हमारे कपड़े काट के उतारे गए, क्या पता कौन सा कपड़ा उतारा है। तख्ता लाया जाएगा, जनाजे को साफ किया जा रहा, पानी गर्म हो, पत्ते डाले जा रहे। एक तरफ कोई कफन लेने गए, बहुत से लोग आए, उनका चेहरा देखना चाहते हैं। थोड़ी देर रुके, अभी गुसल देना पाती, अपने हाथों से गुसल करने वाला अखीरी गुसल का मोहताज हो चुका। चार पांच लोग, छह लोग हमें उठाएंगे, पता नहीं मेरे और आपके बदन पर किस किस के हाथ लगेंगे। थोड़ा उस वक्त को याद तो करें, उस लम्हे को याद तो करें, थोड़ी देर के लिए सोचे कि जब मेरे साथ ये मंजर होगा उस वक्त मेरा क्या होगा। अगर अभी मौत आ जाए तो क्या हमारे पास कोई तैयारी है। अगर अल्लाह ने यूँ पूछ लिया कि मेरे बंदे मैंने हर एतबार से तुझे नवाजा, ये तो बता तुझे तो मेरी मोहब्बत में क्या कर गया है। हम तो एक सजदा पेश नहीं कर सकते अल्लाह, अल्लाह जी हम बड़े गुनहगार, अल्लाह जी देखिए मैं माफ के साथ नाजिम हो चुका, शर्मिंदा हो चुका, ये रो रहे आज। ये अपने दिल से आपको कुछ कहना चाहते, अल्लाह ये लोग यहाँ पर आपको ढूंढते ढूंढते आ गए, आपको तलाश करते करते आ गए। अल्लाह दुनिया के खातिर को बहुत सफर किए, बिजनेस के खातिर बहुत सफर किए, माल लेने के खातिर बहुत सफर, लेकिन ये जो अभी आए हैं ये आपको लेने के लिए आए हैं, आपको ढूंढते ढूंढते आए हैं, आपको दिल में बसाने के लिए आए हैं, आपसे सुलह करने के लिए आए हैं, आपको राजी करने के लिए आए हैं, दिल के दुखड़े आपको सुलाने के लिए आए। अल्लाह जी ये बातें करने की सही मानों में हिम्मत नहीं, लेकिन जब हमारे साथ ये सब होगा और कब्र में रखने की जब तैयारी हो, अल्लाह कल 3:30 बजे कब्रिस्तान खड़े रहने की हिम्मत नहीं हो रही तो कब्र के अंदर हमारा क्या होगा। ऐसा कोई अमल है, ऐसे कोई आमाल है जिसका वास्ता देकर आपसे माफी, आपके फजल के सिवा हमारे पास कोई चारा नहीं। अल्लाह हमने सुना आपने 7 समंदर बनाए, उसके बावजूद बंदे के आंख से निकलने वाले आंसू के किस कतरे से मोहब्बत रखता है। जब माँ बच्चे से नाराज होती, बच्चे को निकाल देती, बच्चा आता है, माँ कहती है दोबारा यहाँ से चला जाए, कहता है अम्मी मुझे माफ कर। माँ गुस्से में होती है कि तू यहाँ से चला जा, दफा हो जा मेरी नजर से, तूने तेरे बाप को कितना सताया, उनकी रातों की नींद तूने उड़ा दी। फिर जब वो बच्चे के आंख में आंसू आए, माँ की मोहब्बत जोश मारती है, अपने हाथ से उसके आंसू साफ कर, बेटा तेरा रोना मुझसे नहीं देखा। अल्लाह अल्लाह वो माँ अपने बच्चे का रोना नहीं देख सकती, तो आप तो सारी दुनिया की माओ से ज्यादा रहम करने वाले हैं। आप भी इस मजमे को देख कर कह दीजिए माफ कर दिया। अल्लाह आने वाली जिंदगी गुजरी हुई जिंदगी से बेहतर बना दे, जो गुजर गई सो गुजर गई, माफ कर दे माफ कर दे। हमें पता है आपके सिवा कोई माफ नहीं कर सकता, कोई बख्श नहीं सकता। अल्लाह जी कितने वो है जिनके अम्मी अब्बा का इंतकाल हो चुका है, नदी उनके दिल में ख्याल आता होगा काश मेरा अब्बा होते, मेरा अब्बा की दुआ डायरेक्ट आती है, कहता अब्बा मेरे लिए अल्लाह से माफी की दुआ कर दे। लेकिन अजीब हाल है, मैं दुआ करवा रहा करवा सकता और मैं खुद अपने बाप के लिए कर रहा। जो बाप सारी जिंदगी दुआ देता रहा, آج وہ دعا کا محتاج ہو چکا, لیکن آج کوئی اس کے لیے دعا کرنے والا نہیں. اللہ تعالیٰ دل کے حال کو جانتے ہیں. وہ کالی رات میں کالے پہاڑ پر کالی چوٹی کے چلنے کی آواز کو بھی جانتے. دل دل سے اللہ سے باتیں کیجیے, اللہ ہمیں دیکھ رہے, ہر وقت دیکھتے ہیں, ابھی دیکھ رہے, اللہ ہمارے بہت قریب ہے, مجھے بھی دیکھ رہے, میرے دل کو بھی دیکھ رہے, آپ کو بھی دیکھ رہے, آپ کے دل کو بھی دیکھ رہے. کیا چاہتے ہیں وہ اللہ کو سب پتا ہے. جب بچہ 10 روپے مانگتا باپ پر رحم آتا, اگر بندہ روئے گا اللہ کو کیوں رحم نہیں آئے. اپنے دل دل سے اللہ سے باتیں کرنا شروع کر دیجیے. رونا آتا ہے رو لیجیے, رونا نہیں آتا تو اللہ سے کہے اللہ یہ میرا دل کتنا سخت ہو چکا. ایک پتھر کے اوپر پانی کا جب قطرہ گرتا رہتا ہے, ایک وقت آتا ہے پتھر میں سوراخ ہو جاتا ہے. اللہ یہ میرا دل کتنا سخت ہو گیا, اتنی ساری باتیں سنی لیکن میرا دل نرم نہیں ہو. رونا نہ ہے تو رونے کی شکل بنا لے. کوئی گناہ یاد آ جائے تو بھی آنسو بہا. نیکی کو یاد کرتے ہوئے بھی یاد نہیں آتی, زندگی غفلت میں گزری. اور گناہ کی فائل سے ایسے کھل جاتی ہے کہ ایسا لگتا ہے کہ اللہ پکڑنے پر آ گئے تو ہم نہیں بن سکتے. اللہ جی ہم انکم ٹیکس والے کو حساب نہیں دے سکتے, آپ کو کیسے حساب دے سکتے. دوسری طرف فرما دے آسان حساب لے لے, مگر حساب کتاب پہ جو خوش نصیب جنت میں داخل ہونے والے ہیں, اللہ اپنے فضل سے ہمارا شمار کر لے. لا الہ الا اللہ محمد رسول اللہ صلی اللہ علیہ وسلم. بہت سے لوگ اللہ کے سامنے روئے ہیں, اب اللہ کو زبان سے بھی ہم یاد کرے ہیں. اللہ ہمیں دیکھ رہے بڑی محبت سے اور ندامت کے ساتھ, بڑی محبت سے اللہ کو پکارے ہیں. میں پڑھوں گا اللہ میرے ساتھ پڑھے, شرمائے نہیں پورے دھیان سے پڑھے. ارے بچہ کہتا ہے ابا ابا, کبھی کہتا ہے او میرے ابو جی, تو باپ کی محبت جوش مارتی ہے. ہم پیار سے پکاریں گے اللہ کو, اللہ کی رحمت جوش میں. اللہ جل جلالہ, اللہ اللہ اللہ اللہ اللہ اللہ اللہ اللہ اللہ اللہ اللہ اللہ اللہ اللہ اللہ اللہ اللہ اللہ Allah, Allah, Allah, Allah, Allah, Allah. किसको पुकार रहे? अल्लाह को पुकार रहे। अल्लाह को पुकारने वाला बड़ा खुश नसीब है। आज तक दुनिया को दुनिया बोलते बोलते दुनिया की मोहब्बत दिल में आ गई। अगर अल्लाह अल्लाह करेंगे तो अल्लाह की मोहब्बत कितना आ जाए। अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। الحمد لله رب العالمين والعاقبة للمتقين يا رب صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم। الله आज हम लोग बहुत शर्मिंदा हैं क्योंकि हम सर के बालों से पैर के नाखून तक गुनाहों में डूबे हैं। कहाँ से बात शुरू करें, कौन सी बात शुरू करें? अल्लाह कुछ कम गुनाह हो तो कभी इसका तज़किरा करे, कभी उसका करे। हमारे नाम है अमाल, ऐसा लगता है गुनाहों से भरे हुए। अल्लाह किसने गुनाह तो वो कर लिए कि आपको बता दो बड़ी शर्म आती। कौन सी जुबान से आपको बताए, आपको तो सब पता है प्यार अल्लाह। वैसे तो ये हाथ उठाए जाने के काबिल नहीं, ये जुबान सवाल करने के काबिल नहीं, लेकिन आज से न कहे तो किससे कहे? अल्लाह ऐसा लगता है कि आप नाराज हैं, और आपका नाराज होना बिल्कुल सही है। अपने काम भी तो ऐसे किए हैं। ये आसमान और जमीन के तेवर बता रहे हैं कि आप नाराज हैं, ये मंदी बता रही कि आप नाराज हैं, ये लोगों की परेशानियां बता रही कि आप नाराज हैं, ये मुसलमानों के हालात बता रहे हैं कि आप नाराज हैं। अल्लाह का की उम्मत का क्या हो गया? फुटबॉल की तरह हाल हो गया। कोई यहाँ से लात मारता, कोई वहाँ से लात, कोई पुरसान हाल नहीं, कोई सर पे हाथ रखने वाला नहीं। जो मर्जी बोलना चाहे बोलने वाले बोल। अल्लाह की मदद कर आएगी, ये वजना कहता है कल आएगी। अल्लाह हमारे पास जैसे अमल तो नहीं कि उस अमल की वजह से आए, अपने फजल पर उतार दीजिए। अल्लाह हमें नेक बना दी। अल्लाह अल्लाह इस मजमे में कितने ऐसे होंगे, किसी की अम्मी का तो किसी के अब्बा का इंतकाल हो चुका, اور کتنے ایسے ہوں گے جن کے دونوں کا انتقال ہو چکا, جب گھر جاتے ہوں گے اور وہ ابا کا بستر نظر آتا تو باپ کی یاد آتی, جب وہ کباٹ یاد آتا, جب وہ کباٹ دکھتا ہوگا جہاں ابا کے کپڑے رہتے تھے تو باپ کی یاد ستاتی ہوگی, پھر روتے روتے سوچتے ہوں گے اب ابا کس کو کر, کتنے ایسے ہوں گے جن کی ماں کا انتقال ہو چکا, اللہ جن کے وہ مقابلہ ہی کر دے جا, سامنے بولتے جا نا قدرے بنے ہوئے ہیں, انہیں فون کرنے کے لیے تیار نہیں, ان کی دیکھ بھال کے لیے تیار نہیں, ان کی باڑیاں باندھی جاتی ہیں, بھائی لوگ لڑتے ہیں ابا کے درسی ہو گئے تو لے جا, اللہ ایک ماں ذریعے کے طور پر پانچ چھ بچے کو بڑھا, یہ پانچ چھ بچے مل کے ایک ماں ہزار مائیں تو 999 اپنے بچوں سے نارا, ہر ایک اپنی اپنی زبان میں دعا کر لیجیے, ہم نے اپنے ماں باپ کو بہت ستا, انہیں بہت دکھ پہنچا, معاف کر دے, معاف کر دے, معاف کر دے, معاف کر دے, معاف کر دے, اللہ شیطان حاوی ہو جاتا ہے, اللہ ماں باپ کو ہم سے خوش کر دیجیے, جن کے نہیں ہے ان کی قبروں کو دور سے منور کر دے, اللہ بہت سی وہ باتیں ہوتی ہیں جو بچہ اپنے ماں باپ کو کہتا ہے, بہت سے وہ مشورے ہوتے ہیں جو اپنے ابا سے کرتا ہے, کتنے ایسے ہیں جن کے ابا نہیں وہ کس سے مشورہ, بہت سی دمی خوشی کی باتیں بچہ اپنی ماں سے کہتا ہے, کتنے ہوئے جس کی ماں نہیں, کتنے لوگ سال سال گزر گئے بیٹا نہ سننے کے لیے ترس, اور ہم ہیں ماں باپ کی محبتوں کا سایہ ہے اور ہم نافرمان بنے, اللہ یہ مجمع آج آپ کے سامنے تڑپا ہے, یہ آپ کے سامنے رویا ہے, یہ آپ سے صلاح کرنا چاہتا ہے, یہ گناہوں سے اپنی جان چھڑانا چاہتا ہے, اللہ جس طرح آپ نے آسمان کو زمین پر گرنے سے روک لیا, نفس و شیطان کو ہم پر مسلط ہونے سے روک لیجیے, ہمیں اپنی محبت عطا فرما, اللہ کب تک آپ کی آنکھوں کو دیکھ کے تڑپتے رہیں گے, کب تک کہیں گے یہ فلاں بزرگ ہے, یہ فلاں بزرگ ہے, اللہ ہمیں بھی اپنا بنا لیجیے, ان کو بھی تو آپ ہی نے اپنا بنایا, ہمیں بھی بنا لی, ہمیں بھی بنا لی, جتنے اولیاء کو آپ نے جو عطا فرمایا اپنے فضل سے ہمیں بھی عطا فرمایا, حضور والی فکر عطا فرما, درد عطا فرما, غم عطا فرما, امت کی طلب عطا فرما, دین کی مبارک محنت کے لیے, دور کے لیے, دیر کے لیے, سارے عالم کے لیے قبول فرما, اپنی محبت عطا فرما, اپنا خاص تعلق عطا فرما, چھوٹے بچے کی طرح سمجھدار بننے کی توفیق عطا فرما, ان کی طرح رونے کی توفیق عطا فرما, ان کو دیکھ کر منوانے والی صفت سمجھنے کی توفیق عطا فرما, اللہ جتنا ایک بیوی اپنے شوہر کو جانتی ہے اتنا بھی ہم آپ کو نہیں دیکھ جاتے, हर बात अपने शोहर से कहती है और हम हर बात पर टेंशन लिए बैठे हैं, आपके सामने आरजी नहीं रहे। अल्लाह हमें माफ कर दे, अपना खास ताल्लुक अता फरमा, अपना इश्क अता फरमा, अपना क़ुर्ब अता फरमा, दर्द दिल अता फरमा। अल्लाह आप खुश हो जाइए, आप खुश हो जाइए, आप खुश हो जाइए और आपको राजी करना ये जिंदगी का मकसद बनाने की तौफीक अता फरमा, जिंदगी का मकसद बनाने की तौफीक अता फरमा, नेकी करके भूल जाने की तौफीक अता फरमा, गुनाह हो जाए तो उस पर अफसोस करने की तौफीक अता फरमा, इखलास अता फरमा, तवाज़ु अता फरमा, अपने आप को मिटाने की तौफीक अता फरमा। अल्लाह आप हमें मिटा दीजिए, अपने फजल से मिटा दीजिए, अपनी जाने रुबूबियत से हम तमाम की तरबियत फरमा, पूरे आलम वालों को हिदायत अता फरमा, पूरे आलम वालों को हिदायत अता फरमा, तमाम इंसानों और जिन्नातों को हिदायत अता फरमा। अल्लाह किसी को महरूम न रखिए, किसी को बाकी न रखिए। अल्लाह यहाँ तो किसी को चोट लग जाए वो हम नहीं देख सकते, मामूली से एक्सीडेंट नहीं देख सकते। तो जब प्यारे अल्लाह हमारे साथ रहने वाले हमारे दूसरे भाई लोग जब जहन्नम में जल रहे होंगे, हम कैसे देख सके? अल्लाह हिदायत दे दे उन्हें, कलमा दे दे, समझा दे, समझा दे, दिल की मोहर हटा दे, मेरे मालिक हिदायत दे दे, पूरे आलम वालों को दे दे। जिस तरह पानी पहुंचाया हिदायत भी पहुंचा, जिस तरह अनाज पहुंचाया हिदायत भी पहुंचा, जिस तरह सांसे पहुंचाई हिदायत भी पहुंचा, जिस तरह हवा दे दी हिदायत भी दे दे, सबको आंखें दे दी हिदायत भी दे दे, सबको कान दिया इस तरह हिदायत भी दे दे, सबको पैसे पहुंचा इस तरह हिदायत भी पहुंचा दे। अल्लाह आपके लिए क्या मुश्किल है, आप सोच लीजिए हो जाएगा। अल्लाह उम्मत को सही रहबर की जरूरत है, सही रहबर अता फरमा, हमें माफ फरमा, हमें माफ फरमा, आज की इस मजलिस को कबूल फरमा, इंतजाम करने वाले को भी कबूल फरमा, जितने हजरात ने इस मजलिस के लिए मेहनत की है सबको अपना वली बना। प्यारे अल्लाह इस पूरी बस्ती को कबूल फरमा, यहाँ कोई बेनमाजी न रहे, यहाँ कोई झूठ न बोले, कोई धोखा न दे। एक वक्त आए लोग इस बस्ती को देखने के लिए आए कि अगर मदीना का मुआशरा देखना चाहे तो जहांगीरपुरा में चले जाए, अल्लाह ऐसा वो वक्त दिखाइए। और प्यारे अल्लाह इस पूरे मजमे को मरने से पहले पहले सच्ची तौबा की तौफीक अता फरमा दीजिए। आज की इस मजलिस को अल्लाह कबूल फरमा लीजिए, कुछ कमी ज्यादती गलती हुई हो कहने सुनने में तो माफ कर दीजिए। प्यारे अल्लाह हम तमाम को बार बार हरमैन शरीफैन की मकबूल हाजिरी अता फरमाइए, जिनके वालिदैन का इंतकाल हो चुका हो उनकी कब्र को नूर से मुनव्वर फरमाइए, उनके लिए इसाले सवाब करते रहने की तौफीक अता फरमा, जिनके वालिदैन मौजूद है उन्हें कदरदानी की तौफीक अता फरमा, जितने दुनिया में मियां बीवी है आपस में उन्हें मोहब्बतें फरमा, इस दिवाजी जिंदगी की हकीकी मसर्रतों से मालामाल फरमा। अल्लाह जिसकी जो जायज तमन्नाएं और नेक मुरादें उसे पूरा फरमा, हाजरीन मजलिस की मगफिरत फरमा। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। सल्लल्लाहु तआला अला खैरि खल्क़ि मुहम्मदिन व आलिही व असहाबिही अजमईन برحمتك يا رحمة